सबले सुनाएता छैन कसैलाई माया छैन छैन कसैलाई माया छैन गोरी गीत सुन्दिन भन्ने नेपाली त नेपाली नै होइन गोरी गीत सुन्दिन भन्ने नेपाली त नेपाली नै होइन नेपाली नै होइन नेपाली नै होइन बिजका गीतमा नाच्दिन भन्ने दिदी बहिनी नेपाली नै होइन दिदी बहिनी नेपाली नै होइन नेपाली नै होइन। बहिनी नेपाली नै हैन।